नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमिटरा छातीमा हाम्रो नेपाली रगत छत्तीस वर्ण चार जातको फुलबारी नेपाल डाँफेर मुनाल हिमालय पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह 106.6 MHz कार्यक्रम मुक्तक सरोवर सुन्न नभुल्नुहोला साताको शुक्रबार रात्रिकालीन प्रहरमा बीबीसीको समाचार पछाडि धेरै नजिक भइयो भने फाटो आउन सक्छ धेरै नजिक भइयो भने फाटो आउन सक्छ बिना अवरोध छुटाउने बाटो आउन सक्छ धेरै नजिक भइयो भने फाटो आउन सक्छ भुक्नु भुक्यो कुकुरहरू अब भुक्न छोड भुक्नु भुक्यो कुकुरहरू अब भुक्न छोड तिम्रो मुख बन्द गर्न लाटो आउन सक्छ धेरै नजिक भइयो भने फाटो आउन सक्छ बिना अवरोध छुटाउने बाटो आउन सक्छ न चलाऊ प्यार थई छाती कसै को याद मा एउटा छ रे अर्को फुल छ किन एक्लै रोइरहन्छौ तिम्रो लागि रुने कुन छ किन एक्लै रोइरहन्छौ तिम्रो लागि रुने कुन छ नजलाउ व्यर्थै छाती कसैको याद रहन्छौ उसकै निम्ति मर्छु भन्छौ किन पल पल मारिरहन्छौ तिम्रो लागि मर्ने कुन छ कसैको यादमा नमस्कार अनि हार्दिक स्वागत टक्रम चाहन्छु कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्णलाई। आज पनि शुक्रबारको श्रृङ्खलामा कार्यक्रम मुक्तक सरोवरमा आवाजबाट आइसकेको छु। कार्यक्रमको साथमा म युवराज लामिछाने, त्यस्तै गरी प्राविधिकबाट मिठो साथ रहेको छ मुकेशको। र आजको कार्यक्रमको दैलो उगारिसकेको छु मुक्तक वाचन गरेर। मुक्तक थियो नवराज भट्टको, आभार व्यक्त गर्न चाहन्छु नवराजजीलाई। र आजको श्रृङ्खलामा हामी तपाईँहरूकै मुक्तकलाई वाचन गर्छौँ, त्यस्तै गरी तपाईँहरूकै मुखारबिन्दुबाट सम्पूर्ण रेडियो सुनेर बस्नुभएका श्रोताहरूलाई मुक्तक सुनाउन अनि सुन्न लगाउँछौँ। यसैले तपाईँले डायल गर्दै गर्नुहोला 0175777735, त्यस्तै गरी हाम्रो स्काइप yuvraj.lamichhane जुनसुकै माध्यम पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। धेरै कुराउन चाहिँ एकजना साथी हुनुहुन्छ, म उहाँलाई जोडिहाल्छु अनि त्यसपछि कुरा गर्छु। हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? देवप्रचार सुनकोटबाट सुरज छेत्री। सुरज छेत्री हजुर। सुरजजी आराम हुनुहुन्छ? भनौँ सर। अनि केमा व्यस्त हुनुहुन्छ आज भोलि? यस्तै हो सर, पढाइ पढ्नु, एकदम पढ्ने डराउँदैछु सर। एकदम यो जिन्दगी हाम्रो पछाडि लाग्छ, यसैले जति सक्दो हाम्रै पछाडि नै लगाउनु पर्छ है। पक्का पनि आज सुरजी आउनुभएको छ कार्यक्रमको प्रारम्भमा, दमदार मुक्तक सुन्न पाउँछ हामीहरूले है। हुन्छ सुरु गर्नुहोस्। तिम्रो रुखको बजारमा सस्तो मोल लाग्छ, 50, 100 अनि 1000 भन्दै बोल लाग्छ। पैसा भए कसैको बिस्तारा चुम्न सक्ने तिमी, पैसा भए कसैको बिस्तारा चुम्न सक्ने तिमी। तिम्रो रुखको बजारमा सस्तो मोल लाग्छ, 50, 100 अनि 1000 भन्दै बोल लाग्छ। पैसा भए कसैको बिस्तारा चुम्न सक्ने तिमी, कुनै मानिस होइन खम्बा वा पोल लाग्छ, 50, 100 अनि 1000 भन्दै बोल लाग्छ, तिम्रोको बजारमा सस्तो मोल लाग्छ। धन्यवाद। धन्यवाद। मानवतामा नभएको गुण छ उहाँसँग है, उहाँसँग भन्दा नि यो वास्तविकतालाई थोरै उगारौँ भनेर मात्र दाजु। एकदमै, जोसँग भए पनि पक्का पनि जोसँग पनि मानवताको व्यवहार साटासाट गर्नुपर्छ। सुरजजी निकै खुसी लाग्यो कार्यक्रममा आउनुभयो, आभार व्यक्त गर्दै अहिलेलाई बिदा गर्छु। नमस्कार। सुरज छेत्री आउनुभयो देवदह सुनकौडाबाट अनि दमदार पङ्क्तिहरू सुनाएर गइसक्नु भएको छ मुक्तको। आउनु सबको पालो तपाईँको 0175777735, त्यस्तै गरी स्काइप yuvraj.lamichhane जुनसुकै माध्यम पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। आजको श्रृङ्खलामा तपाईँहरूका मुक्तक पनि वाचन गर्छु अनि त्यस्तै गरी तपाईँकै मुखार बिन्दुबाट पनि मुक्तक सुन्छौँ। कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई जोड्छु। नमस्कार। सुरुवातमै गल्ती काम थाल्नु नराम्रो हो, गल्ती गर्दा गर्दै कदम थाल्नु नराम्रो हो। अर्कैसँग मन्डपमा बस्दा बस्दै उठाएर ल्याए पनि जबरजस्ती उसलाई सिउँदो हाल्नु नराम्रो हो। दाजु नमस्ते। जबरजस्ती कसैको सिउँदो चाहिँ भर्नु नराम्रो है, यदि सहमतिमा हुन्छ भने त्यो ठिकै छ है। हजुर, खुसी लाग्यो। कहाँबाट को बोल्नु भयो? हजुर समीर पौडेल। समीर पौडेल पोखराबाट। हजुर समीरजी आराम हुनुहुन्छ? हजुर हजुर आरामै एकदम। के गर्दै हुनुहुन्छ यति बेला? खाना खाँदै। त्यसो भने अर्को मुक्तक पनि सुनिहालौँ अनि छुटौँ है। सुरु गर्नुहोस्। मन्द मुस्कान अदरको लाली उस्तै उस्तै छ। मन्द मुस्कान अदरको लाली उस्तै उस्तै छ, उनले दिएको बाणीको गाली उस्तै उस्तै छ। के गर्ने तिम्रो त वैश, के गर्ने तिम्रो त वैश, फरक फरक हुन्छ यहाँ, घात गर्यो भने मलाई साली उस्तै उस्तै छ। तिमीले घात गर्यो भने साली चाहिँ उस्तै उस्तै छ है, तिमी जस्तै। खुसी लाग्यो समीरजी, बिदा गर्छु। नमस्कार। पोखराबाट आउनुभएको थियो समीर पौडेल, धन्यवाद दिन चाहन्छु। र यति बेला स्काइपमा कुनै एकजना भएको कुरा गर्दै हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गरिहाल्छु। नमस्कार हजुर। हेलो हजुर नमस्कार। हाम्रो स्काइपमा कुनै एकजना हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दैछौँ। हजुर हेलो हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? हजुर म जयराम विकल जय भुकमली। जयरामजी आराम हुनुहुन्छ? हुन्छ जयजी, सुरु गर्नुहोस् तपाईँका मुक्तकहरू। हजुर यो त झुटको दुनियाँ रहेछ, ए हजुर यो त झुटको दुनियाँ रहेछ, यस्तो लाग्दैछ लुटको दुनियाँ रहेछ, मनमुटु टाढा भए पनि हजुर, मनमुटु टाढा भए पनि हजुर, साँच्चै यो त अटुटको दुनियाँ रहेछ। हजुर यो त झुटको दुनिया रहेछ, लुटको दुनिया रहेछ हजुरको, है त नेपाली हुँ भन्ने निशाना हराउँदैछ, नेपाली हुँ भन्ने निशाना हराउँदैछ, नेपाली भूमिको सिमाना हराउँदैछ, सुनको भाव बढेर होला हजुर, सुनको भाव बढेर होला हजुर, आज भोलि तोला आना हराउँदैछ, नेपाली हौ भन्ने निशाना हराउँदैछ, नेपाली भूमिको सिमाना हराउँदैछ हजुर, धन्यवाद। नेपाली भूमिको सिमाना हराउँदैछ, तर त्यो हामीले हराउँदैनौ, सबै जनता एकजुट हुनुपर्छ, सरकारी पक्षदेखि सम्पूर्ण क्षेत्रबाट एकजुट भएर लाग्यो भने हाम्रो सीमा क्षेत्रलाई अतिक्रमण गर्न पाउँदैनन् है। धन्यवाद दिन चाहन्छु दयरामजी, मलेसियाबाट आइदिनु भयो अनि आफ्ना शेरहरू सुनाइदिनु भयो, मुक्तकका पङ्क्तिहरू सुनाइदिनु भयो, धन्यवाद दिँदै विदा गरिसकेको छु। आउनुहोस् अबको पालो तपाईँको 071-577-735 फोनमा कुनै हुनुहुन्छ, म उहाँलाई जोड्छु। नमस्कार हजुर। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? हजुर म उदयपुर गाइगरदेखि लक्ष्मी सुवेदी। लक्ष्मी सुवेदी हजुर, धेरै लामो समय पछि भेट भयो है लक्ष्मीजी। हाम्रो भेट अलिकति पातलो नै भयो जस्तो लाग्यो अहिले, गत हप्ता पनि मैले प्रयास गरेको थिएँ, एकचोटि फोन पक्का पनि माया मार्नु भएको रहेन, खुसी लाग्यो लक्ष्मीजी। माया मार्ने त म कल्पना पनि गर्न सक्दिनँ। अवश्य पनि त्यो कल्पना पनि नहोस् तपाईँको मस्तिष्कमा भन्दै तपाईँका पङ्क्तिहरू सुनौ अब। हुँदा खाने यी नेपाली सारा बोल्न थाले, हुँदा खाने यी नेपाली सारा बोल्न थाले, आज भोलि रिसाएछन् सारा बोल्न थाले, हुँदा खाने यी नेपाली सारा बोल्न छाडे, आज भोलि रिसाएछन् तारा बोल्न छाडे, जबदेखि मातृभूमि अंश लाए प्रगतिका नारा बोल्न छाडे, हुँदा खाने यी नेपाली सारा बोल्न छाडे, आज भोलि रिसाए तारा बोल्न छाडे। धन्यवाद दिन चाहन्छु, धन्यवाद दिन्छु लक्ष्मीजी, बिदा गर्न चाहन्छु, नमस्कार। उदयपुर गाईघाटबाट हुनुहुन्थ्यो लक्ष्मी सुवेदी, धन्यवाद दिन चाहन्छु। र यहाँ मुक्तक पठाउनु भएको छ हामीलाई पवन घरती मगर विवशले, म जोड्छु मुक्तक, त्यसपछि साथीहरू लाइनमा हुनुहुन्छ उहाँलाई जोड्छु। आफ्नैबाट घात अनि प्रतिघात हुनेछ, आफ्नैबाट घात अनि प्रतिघात हुनेछ, आँखाभरि आँसुका धारा बर्सात हुनेछ, आफ्नैबाट घात अनि प्रतिघात हुनेछ, आँसु पनि लुकाएर अघि बढेदेखि, आँसु पनि लुकाएर अघि बढेदेखि, अनि मात्र जिन्दगीको सुरुवात हुनेछ, आफ्नैबाट घात अनि प्रतिघात हुनेछ। धन्यवाद दिन्छु पवनजीलाई। र स्काइपमा कुनै एकजना हुनुहुन्छ, म उहाँसँग कुरा गर्छु। हजुर नमस्कार। हेलो हेलो, नमस्कार हजुर। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? मलेसियाबाट रूपेश अनमोल। मलेसियाबाट रूपेश अनमोल फत्रजी बोल्दै हुनुहुन्छ हजुर। हुन्छ रूपेशजी, मुक्तक राख्नुहोस् अनि कुरा गर्ने। सुरु गरे है त। नछुटिने नाता आज टुट्यो अनायसै, नछुटिने नाता आज टुट्यो अनायसै, थाहै नपाई भाग्य मेरो फुट्यो अनायसै, सँगै बाँच्ने सँगै मर्ने बाचा गरेको त्यो, सँगैमा बाँच्ने सँगै मर्ने बाचा गरेको त्यो, अजम्बी साथ हाम्रो छुट्यो अनायसै, नछुट्ने नाता टुट्यो अनायसी, थाहै नपाई भाग्य मेरो फुट्यो अनायसै। हस्त धन्यवाद। थाहै नपाई भाग्य मेरो फुट्यो अनायसै, है क्या दमदार पङ्क्तिहरू, धन्यवाद दिन चाहन्छु र बिदा गर्न चाहन्छु रूपेशजी। भर्खर हुनुहुन्थ्यो मलेसियाबाट रूपेश अनमोल आउनुभएको थियो, उहाँसँग कुराकानी भइसकेको छ, यति बेला फोन लाइनमा कुनै हुनुहुन्छ म उहाँसँग पनि कुरा गर्छु अनि तपाईँका मुक्तहरू पढ्छु। हजुर नमस्कार। नमस्कार नमस्कार, कहाँबाट को बोल्नु भयो? गणेश नगरबाट सानु बसन्ती। सानुजी आराम हुनुहुन्छ? एकदम, हामीहरू पनि तपाईँहरूको माया अनि भगवानको आशीर्वादले आरामै छौ भन्नुपर्छ सानुजी। हुन्छ सुरु गर्नुहोस् मुक्तका पङ्क्तिहरू। किन चाहियो साथ मेरो अन्तै माया बसेपछि, किन सम्झ्यो बाचा आज आफै टोली हिँडेपछि, किन चाहियो साथ मेरो अन्तै माया बसेपछि, किन सम्झ्यो बाचा आज आफै टोली हिँडेपछि, बढी भयो मेरो माया मात लाग्यो तिमीलाई, बढी भयो मेरो माया मात लाग्यो तिमीलाई, छोड्यो मन रोजु तना तिमीलाई भरम पसेपछि, किन चाहियो साथ मेरो अन्तै माया बसेपछि, किन सम्झ्यो बाचा आज आफै टोली हिँडेपछि, किन सम्झ्यो बाचा आज आफै टोली हिँडेपछि। यति नै दादा, आफूलाई भनेर राखेको माया अर्कैले लिइदिएपछि किन कसैको आश गर्नु पर्यो है? खुसी लाग्यो सानुजी आउनुभयो, अहिले बिदा गर्छु, नमस्कार। गणेश नगरबाट हुनुहुन्थ्यो सानु बसन्ती। अब तपाईँको मुक्तक पढ्छु। सुनिता चुन्दालीले हामीलाई बुडोलबाट मुक्तक पठाउनु भएको छ, म वाचन गर्छु अब। गर्दिन कसै सामु, गर्दिन कसै सामु अब, गर्दिन कसै सामु अब अनु अनुयनका तमासा, मिल्काउँछु मनैदेखि उद्गिन र निशाना, जे गर्छु म आफ्नै बलबुताले गर्छु, जे गर्छु म आफ्नै बलबुताले गर्छु, बल्दैछु म आफ्नै जिन्दगीको परिभाषा, बल्दैछु म आफ्नै जिन्दगीको परिभाषा। धन्यवाद दिन्छु सुनिताजीलाई। र कुनै एकजना साथी फोन सम्पर्क गर्नुहुन्छ, म उहाँलाई जोड्छु। हजुर नमस्कार। नमस्कार दादा। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सूर्यपुराबाट बिन्दु पाण्डे। बिन्दु पाण्डे सूर्यपुराबाट। हजुर बिन्दुजी, आराम हुनुहुन्छ? एकदमै। अनि हजुर? एकदम, हामीहरू पनि आरामै छौँ। आज पहिलो सहभागिता जस्तो लाग्यो। हजुर भन्नुपर्छ। कहाँ हराउनु भएको थियो बिन्दुजी आजसम्म? होइन, प्रोग्राम चाहिँ एकदम मनपर्छ नि। हजुर हजुर, तर त्यस्तै भयो। हुन्छ, त्यसो भने आज पहिलो भेट भएको छ हामीसँग बिन्दुजीको, पक्का पनि आशा छ सुन्दर पंक्तिहरू आउँछन् तपाईँको तर्फबाट। सुरु गर्नुहोस्। मृत्युसँग त डराइन, ऊसँग डराउला र अब, नराम्रो काम नै गरे पनि कराउला र अब, जसले मुटुमा छुरा रोपेर गइदियो माफी माग्दैमा उसैलाई मन कराउला र अब, नराम्रो काम नै गरे पनि कराउला र अब, माफी माग्दैमा उसैलाई मन कराउला र अब। यति नै दादा, माफी माग्दैमा उसँगै अब कराउला र भाइ। हजुर बिन्दुजी, तपाईँको सुरुवात राम्रो छ, यसैले अझ लेखाइलाई निरन्तरता दिनुहोला अनि धेरै सुधार अनि धेरै प्रगति गर्नुहोला नेपाली मुक्तकको क्षेत्रमा है। हुन्छ, अहिलेलाई अवश्य पनि हुन्छ, अहिलेलाई छुटाउँ। नमस्कार। बिन्दु पाण्डे आउनुभयो सूर्यपुरबाट अनि आफ्ना पङ्क्तिहरू सुनाएर गइसक्नुभयो, धन्यवाद दिन चाहन्छु। र अबको क्रममा तपाईँहरूले नै माया गरी पठाउनु भएका मुक्तकहरूलाई स्थान दिन चाहन्छु। हामीलाई जीएम दिपु दिवेन्द्रले खोला गाउँ पाँच रुकुम हाल दोटी दिपायलबाट मुक्तक लेखेर पठाउनु भएको छ, म राख्छु यसरी। कोही कोही मर्दा रहेछन् पर्खन नसकी, कोही कोही मर्दा रहेछन् पर्खन नसकी, पर्खाउनेहरूको मायादेखि तर्कन नसकी, कोही कोही मर्दा रहेछन् पर्खन नसकी। म पनि मर्छु होला सायद यसै गरी, म पनि मर्छु होला सायद यसै गरी, तिमी मोडिने बाटोबाट फर्कन नसकी, कोही कोही मर्दा रहेछन् पर्खन नसकी, पर्खाउनेहरूको मायादेखि तर्कन नसकी। वाह, निकै दमदार अनि चोटिला प्रहारहरू, धन्यवाद दिन्छु। फोन सम्पर्कमा कोही एकजना हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? सन्ध्याजी, धेरै लामो समयपछि भेटघाट भयो है? आराम हुनुहुन्छ? अनि केमा व्यस्त हो यति बिजी सन्ध्याजी? अब त असार पनि सिद्धियो है, रोपाई पनि सिद्धियो होला कर्मश है। खुसी लाग्यो सन्ध्याजीको आगमन भएको छ आज। हुन्छ मुक्तक सुनौ। रहरहरू यति छिटै मार्नुहुन्न हेर, रहरहरू यति छिटै मार्नुहुन्न हेर, समयले ल्याउने प्रहर बार्नुहुन्न हेर, रहरहरू यति छिटै मार्नुहुन्न हेर, समयले ल्याउने प्रहर बार्नुहुन्न हेर, सङ्घर्ष नै हो जिन्दगी जस्तो पनि पर्छ, सङ्घर्ष नै हो जिन्दगी जस्तो पनि पर्छ, मर्दले मन त्यसै निराश रहरहरू यति छिटै मार्न हुन्न है, पक्का पनि रहरहरूलाई चाहिँ खेर जान दिनु हुँदैन। निकै दमदार पङ्क्तिहरू सुनाउनु भयो सन्ध्याजी, माया नमार्नु होला भन्दै शुभरात्रि शुभ सपनीको साथ बिदा गर्न चाहन्छु। नमस्कार। बुडोलबाट हुनुहुन्थ्यो सन्ध्या भण्डारी, आफ्ना पङ्क्तिहरू सुनाएर गइसक्नु भएको छ। आउनु सबको पालो, तपाईँको स्काइपमा हुनुहुन्छ कुनै एकजना साथी, म उहाँलाई पनि जोड्छु। नमस्कार मित्र। नमस्कार। हेलो हजुर नमस्कार। कुनै एकजना साथी स्काइपमा हुनुहुन्छ, हजुर गइसक्नु भएको छ, स्काइपमा हुनुहुन्थ्यो कुनै एकजना, प्रयास गर्नुहोला। अर्को मुक्तक राख्न चाहन्छु, विवेक दुलाल छेत्रीले दमक झापा हाल अबुधाबी युएईबाट पठाउनु भएको छ, म वाचन गर्छु अब क्रममा यसरी। दर्शन ओकलेर पनि बाँच्न गाह्रो, दर्शन ओकलेर पनि बाँच्न गाह्रो, कुरा ठोकरेर पनि बाँच्न गाह्रो, दर्शन ओकलेर पनि बाँच्न गाह्रो, तिमीले भने झैँ सहज छैन जीवन, तिमीले भने झैँ सहज छैन जीवन, हो साइला काम गरेर पनि बाँच्न गाह्रो, दर्शन ओकलेर पनि बाँच्न गाह्रो, कुरा ठोकरेर पनि बाँच्न गाह्रो। धन्यवाद दिन्छु। फोनमा कुनै एकजना हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर। नमस्कार, कहाँबाट को बोल्नु भयो? तनहुँबाट सङ्गम गर्थे। तनहुँबाट संगम घरती। हजुर संगम जी, पहिलो भेट। एकदमै पहिलो। के को सिलसिलामा हुनुहुन्छ तनहुँ तर्फ? म एउटा गैर सरकारी संस्थामा जब गर्छु। हजुर पक्का पनि? अनि हाम्रो मुक्त सरोवरलाई चाहिँ मैले एकदमै सम्झिराखेँ यो फेसबुक मार्फत है। अवश्य पनि माया मान्नुहुन्छ है। पोस्ट पनि गरिरहेको छु तर प्रोग्राम चाहिँ सुन्न पाइँदैन यहाँ है। संगमजी, तपाईँका मुक्तहरू हामीले वाचन गर्ने गर्छौँ कार्यक्रममा है। हजुर आज खुसी लागेको छ आवाजबाट तपाईँ प्रत्यक्ष रूपमा आउनुभएको छ। पक्का पनि रेडियो सुनेर बस्नुभएका श्रोताहरू सबै खुसी हुनुभएको छ। हुन्छ सुरु गर्नुहोस् तपाईँका पङ्क्तिहरू। हुन्छ सुरु गरौँ है। तिम्रा भाषणहरूमा म अब ताली भर्दिन, बिगार्यौ तिमीले दोषी हामी गाली गर्दिन। तिम्रा भाषणहरूमा म अब ताली भर्दिन, बिगार्यौ तिमीले दोषी हामी गाली गर्दिन। आऊ माग्न फेरि बस्तीहरूमा तिमी, मोसो बोसो जुत्ता रूपी माला खाली गर्दिन। तिम्रा भाषणमा म अब ताली भर्दिन, तिम्रा भाषणहरूमा म अब ताली भर्दिन है। हजुर पक्का पनि? त्यो भाषणमा दम भयो भने चाहिँ ताली बजाउनु पर्छ, बिना अर्थको भाषण भयो भने ताली बजाउनु पनि जरुरी छैन है संगमजी। हजुर खुसी लाग्यो तनहुँबाट आउनुभयो, मिठो साथको लागि धन्यवाद दिन चाहन्छु र माया नमानु होला संगमजी भन्दै अहिलेलाई शुभरात्रि शुभ सपनीको साथ बिदा गर्छु। नमस्कार। तनहुँबाट हुनुहुन्थ्यो संगम घरती, माया मार्दिन भनेर बाचा कसम खाएर गइसक्नु भएको छ। हेरौँ कसो गर्नुहुन्छ, आगामी श्रृङ्खलाहरूमा थाहा हुन्छ। स्काइपमा कुनै एकजना हुनुहुन्छ, म उहाँलाई जोड्छु। हजुर नमस्कार। नमस्कार हजुर। हेलो हेलो हजुर नमस्कार। स्काइपमा अलिकति कुराकानी हुन सकेन। अबको क्रममा राख्न चाहन्छु तपाईँ सम्पूर्णको लागि यो साङ्गीतिक आवाज। कसैलाई त माया छल्ले हुँदै छ, आगो होइन तर माया फुल्ने हुँदै छ। तर पनि पोल्ने हुँदो रहेछ सिकेको माया तिमीलाई नै दिउँ भन्थे, जुनी जुनी सम्म माया तिम्रे हातले पिउँ भन्थे। तिमीबाट सिकेको माया तिमीलाई नै दिउँ भन्थे, जुनी जुनी सम्म माया तिम्रे हातले खोज्थे तिमीमै मिल्न गीत सँग मिठो धुन जस्तै फूल सँग सुवास जस्तै। पुनः स्वागत गर्न चाहन्छु रेडियो सुनेर बस्नुभएका तपाईँ सम्पूर्णलाई। भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो सूचनाका लागि सामुदायिक सञ्चार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवता 106.6 MHz र कार्यक्रम मुक्तक सरोवरको साथमा छु। आवाजबाट म युवराज लामिछाने प्रदीप, त्यस्तै गरी प्राप्ति तर्फबाट मिठो साथ रहेको छ मुकेशको। आजको श्रृङ्खलामा तपाईँहरूकै आवाज जोडिरहेका छौँ अनि तपाईँहरूले पठाउनुभएका मुक्तकलाई वाचन गरिरहेका छौँ। पुनः यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। नमस्कार दाजु। नमस्ते। नमस्कार मित्र, कहाँबाट को बोल्नु भयो? हजुर दाजु, म अहिले डोटी दिपालदेखि घर चाहिँ रुकुम। शुभ नाम? दिपेन्द्र जीएम दिपुजी। भर्खर मात्र मैले तपाईँको मुक्तक वाचन गरेको थिएँ। आराम हुनुहुन्छ? हजुर आरामै। के गर्दै हुनुहुन्छ दिपुजी? दाजु म अहिले यतिकै पढाइको लागि सिभिल इन्जिनियरिङ पढिरहेको। पढ्दै हुनुहुन्छ है? पक्का पनि यो साथ यो माया कहिल्यै नछुटोस् हाम्रो है दिपुजी। हुन्छ, सुरु गर्नुहोस् तपाईँको पङ्क्तिहरू। अब हल्ला चल्ने छ गाउँमा, हल्ला चल्ने छ, हल्ला चल्ने छ गाउँमा, हल्ला चल्ने छ, म मरेको तिम्रै नाउँमा, हल्ला चल्ने छ, हल्ला चल्ने छ गाउँमा, हल्ला चल्ने छ। रेडियोबाट हुन सक्छ या पत्रिकाबाट हुन सक्छ, रेडियोबाट हुन सक्छ या पत्रिकाबाट हुन सक्छ, तिमी बसेको ठाउँमा हल्ला चल्ने छ, हल्ला चल्ने छ गाउँमा, हल्ला चल्ने छ, म मरेको तिम्रै नाउँमा, हल्ला चल्ने छ। हल्ला चल्नेछ, हल्ला चल्नेछ, म मरेको तिम्रै नाउँमा, हल्ला चल्नेछ। वाह वाह, पक्का पनि अरूको लागि आफ्नो ज्यान प्राणै त्याग्नु हुँदैन कुनै पनि साथीले है। यो मुक्तको मात्र छ तपाईँको, मलाई थाहा छ है। खुसी लाग्यो देवेन्द्रजी, बिदा गर्छु अहिले है। नमस्कार। डोटी दिपाइलबाट हुनुहुन्थ्यो देवेन्द्र जीएमजी, मुक्तक सुनाएर गइसक्नु भएको छ। अब तपाईँको मुक्तक राख्छु। हामीलाई पठाउनु भएको छ मुक्तक कमान सिंह मुक्सु भोजपुरबाट, हाल दक्षिण कोरियाबाट मुक्तक पठाउनु भएको छ, म राख्छु। बादलले हो कि वर्षाले हो आँसु खसायो, बादलले हो कि वर्षाले हो आँसु खसायो, तातो घामको रापमा पनि यो मन रसायो, तातो घामको रापमा पनि यो मन रसायो। प्रकृतिको नयनको काख कसलाई मन नपर्ला र, प्रकृतिको नयनको काख कसलाई मन नपर्ला र, हेर्दा हेर्दै उनको यादले पानी बर्सायो, बादलले हो कि वर्षाले हो आँसु खसायो। धन्यवाद दिन चाहन्छु। यति बेला हाम्रो फोन सम्पर्कमा कुनै एकजना आउनुहुन्छ, म उहाँलाई स्वागत गर्छु। हजुर नमस्कार। नमस्कार सर। नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो? दोहा कतारबाट। खुसी लाग्यो तपाईँको मुक्तक भर्खर मात्र हामीले पोस्ट गरेका थियौँ है। हजुर खुसी लाग्यो आज तपाईँको प्रत्यक्ष। मलाई पनि बहुत खुसी लाग्यो सर, मुक्तक मात्र गर्न चाहन्छु। हुन्छ सुरु गर्नुहोस्। ल यो चाहिँ अब समाचार है, हामी परदेशीहरूको चाहिँ यसो एउटा बोकेको मुक्तक हो। अवश्य पनि देउनी भुन्टो उडेर कता हो दिदी, देउनी भुन्टो उडेर कता हो दिदी, सम्बन्ध नाता तोडेर कता हो दिदी, विदेशी गाई फर्केर आएनन् क्यार, विदेशी दाई फर्केर आएनन् बाल बच्चा छोडेर कता हो दिदी। दमदार मुक्तक, धन्यवाद दिन चाहन्छु। इलामेली गोरुवालाजी तारा प्रसाद अधिकारी हुनुहुन्छ। हुन्छ छुटो कतारबाट आउनु भएको थियो, तपाईँको लागि स्काइप आइडी पनि थियो तर फोनमा आउनुभयो, केही छैन। हुन्छ धन्यवाद। तारा प्रसाद अधिकारी आउनुभएको थियो कतारबाट, उहाँलाई चाहिँ इलामे गरुवाला भनेर पनि चिनिन्छ, एकदम साहित्यिक नाम उहाँको दमदार रहेको छ। यति बेला हाम्रो स्काइपमा कुनै एकजना आउनुहुन्छ, म उहाँलाई जोड्छु। हजुर नमस्कार। हेलो हजुर नमस्कार। स्काइपमा कुनै हुनुहुन्थ्यो, उहाँसँग कुराकानी हुन सकेन। म तपाईँको मुक्तक पढ्न चाहन्छु। हामीलाई यहाँ बिन्दास मनोज जङले मोरङ इटहरीबाट मुक्तक लेखेर पठाउनु भएको छ, राख्छु यसरी। तिमीलाई माया गर्छु भनी लेख्दैछु मुक्तकमा, तिमीलाई माया गर्छु भनी लेख्दैछु मुक्तकमा, तिमी बिना त मर्छु भनी लेख्दैछु मुक्तकमा, तिमीलाई माया गर्छु भनी लेख्दैछु मुक्तकमा। कति सुनाउनु मनको व्यथा, कति सुनाउनु मनको व्यथा, भुल्ने हौ कि तिमीले, कति सुनाउनु मनको व्यथा, भुल्ने हौ कि तिमीले, तिम्रै यादभित्र पर्छु भनी लेख्दैछु मुक्तक, तिमीलाई माया गर्छु भनी लेख्दैछु मुक्तक। धन्यवाद दिन चाहन्छु बिन्दास मनोजलाई। फोन सम्पर्कमा कुनै एकजना हुनुहुन्छ, उहाँलाई जोड्छु म। हजुर नमस्कार। जीवनमा आधी उरी चल्दा मुक्तक लेखे, जीवनमा आधी उरी चल्दा मुक्तक लेखे, पिडाले जीवन जल्दा मुक्तक लेखे, पराई पराई नै हो आफ्नो पनि पराई भो, पराई पराई नै हो आफ्नो पनि पराई भो, आफ्नैले आज छल्दा मुक्तक लेखे, जीवनमा आधी उरी चल्दा मुक्तक लेखे, पिडाले जीवन जल्दा मुक्तक लेखे। नमस्ते। नमस्कार, कहाँबाट को बोल्नुभयो? बागलुङबाट कृष्णजी आउनुभयो, धेरै समयपछि भेट भयो कृष्णजी। आराम हुनुहुन्छ? अनि खेतीपाती रोपाईको काम सिद्धाउनु भयो बागलुङतिर? भनेपछि रमाइलो छ है, अवश्य पनि। अब भने मुक्त सरोवरले तपाईँको साथ पाउनेछ, किनभने असारमा त अलिकति व्यस्त हुनुहुन्थ्यो है। हुन्छ कृष्णजी, अर्को मुक्त सुनौ। बाढी पहिरो वर्षा धेरै भयो अहिले असा नजाति, बाढी पहिरो वर्षा धेरै भयो अहिले असा नजाति, घरबारी ज्यानै गयो अहिले असा नजाति, भन्छन् असार मानव रोपी मुरी उब्जाउने, भन्छन् असार मानव रोपी मुरी उब्जाउने, खेतबारी सबै लयो अहिले असा नजाति, बाढी पहिरो वर्षा धेरै भयो अहिले असा नजाति, घरबारी ज्यानै गयो अहिले असा नजाति। धेरैको ज्यान लग्यो बाढी पहिरोले, धेरैलाई विस्थापित गरायो यो असार नजाति है, विशेष गरी तराईमा, अवश्य पनि तराईका क्षेत्रहरूमा। धन्यवाद दिन चाहन्छु कृष्णजी, माया नमानु होला, बागलुङबाट आउनुभयो, खुसी लाग्यो, बिदा गर्छु, नमस्कार। नमस्ते। बागलुङबाट आउनुभएको थियो कृष्ण असफल। अब भने तपाईँहरूको फोन कल होला, हामी लिँदैनौँ, कृपया डायल नगर्नु होला, अर्को सप्ताह तपाईँहरूसँग भेटघाट हुने नै छ। अन्तिममा एउटा मुक्तक राख्न चाहन्छु, विकल्प बाबुले गीतानगर एक चितवनबाट पठाउनु भएको छ। यी फुलमा चुराको धार छ, यी फुलमा चुराको धार छ, स्पर्श गर्ने मेरो विचार छ, यी फुलमा चुराको धार छ, आँसु हो जिन्दगी पिउन सिक, आँसु हो जिन्दगी पिउन सिक, यस्तो मेरी, यस्तो मेरी प्रियाको उद्धार छ, यी फुलमा छुराको धार छ, स्पर्श गर्ने मेरो विचार छ। धन्यवाद दिन चाहन्छु विकल्प बाबुजीलाई चितवनबाट दिएको यो मिठो साथको लागि। मित्रहरू, अब भने हामी कार्यक्रमको लगभग अन्तिम चरणमा छौँ। छुट्नुभन्दा अगाडि आजको कार्यक्रममा सहभागी साथीहरूको नाम लिन चाहन्छु। सुरज छेत्री आउनुभयो देवदह सुनकौडाबाट, समीर पौडेल आउनुभयो पोखराबाट, जयराम भाबुक आउनुभयो मलेसियाबाट, लक्ष्मी सुवेदी आउनुभयो उदयपुर गाईघाटबाट, रूपेश अनमोल फत्र आउनुभयो मलेसियाबाट, सानु बसन्ती आउनुभयो गणेशनगरबाट, विष्णु पाण्डे आउनुभयो सूर्यपुराबाट, सन्ध्या भण्डारी आउनुभयो बुटोलबाट, संगम घरती आउनुभयो तनहुँबाट, देवेन्द्र जीएम आउनुभयो डोटीबाट, तारप्रसाद अधिकारी इलामेली गोरुवाला आउनुभयो कतारबाट, कृष्ण असफल आउनुभयो बागलुङबाट। तपाईँ सम्पूर्णलाई हृदयबाटै धन्यवाद दिन चाहन्छु। र आज कार्यक्रम सुन्न पाउनु भएको छैन भने भोलिका दिनहरूमा सुन्न पाउने वेबसाइट र ब्लग स्पोर्टको नाम लिन चाहन्छु। अबको क्रममा तपाईँहरूकै ब्लग स्पोर्ट रहेको छ www.merorapako.blogspot.com। त्यस्तै गरी हाम्रो प्राविधिक मित्र अर्जुनजीको वेबसाइट ब्लग स्पोर्ट रहेको छ www.ebutowal.blogspot.com। त्यस्तै गरी रामेछापका राम शरण श्रेष्ठजीको ब्लग स्पोर्ट रहेको छ www.chisapaninepal.blogspot.com। त्यस्तै गरी भक्तिपुरका एम थापा माफ गर्नु होला मोहन बिहानीको ब्लग स्पोर्ट रहेको छ www.mohanbihani.blogspot.com। त्यस्तै गरी एम थापा सङ्गमजीको वेबसाइट रहेको छ www.butolonline.com। त्यस्तै गरी आशिष दनाईको वेबसाइट रहेको छ www.ashishdanai.com.np। यी वेबसाइट र ब्लग स्पोर्ट मार्फत कार्यक्रम सुन्न पाउनुहुन्छ तपाईँले। शुक्रबार यस श्रृङ्खलामा तपाईँहरूमा आज मुक्तक सरोवर लिएर आउने गर्छौँ, यसैले पत्रचार गर्न पनि नभुल्नु होला। तपाईँको पत्र मार्फत पनि मुक्तक पठाउन सक्नुहुन्छ हामीलाई, पत्रबाट आएका मुक्तकहरूलाई विशेष प्राथमिकता दिन्छौँ। त्यस्तै गरी आवाजबाट पनि तपाईँ आउनु नभुल्नुहोला र हाम्रो फेसबुकमा पनि मुक्तक पठाउन नभुल्नुहोला भन्दै आजलाई कार्यक्रमबाट आवाजबाट म युवराज अनि प्राविधिक तर्फबाट मिठो साथ दिने मुकेशलाई हृदयबाटै आभार व्यक्त गर्दै बिदा हुन चाहन्छु। नमस्कार, शुभरात्री, शुभ सपना। चाहन्ना तिम्रो बाटोमा माडा बन्ना, चाहन्ना तिम्रो बाटोमा माडा कई गरा तिमीले तारा सक्दैन